चलिए अब तफसीर देखते हैं इन्हीं आयात की। वकदा रब्बुका अल्ला ताबुदू इल्ला इयाहु वबिलवालिदैनि एहसाना। आपके परवरदिगार ने फैसला कर दिया है कि तुम इसके अलावा और किसी की इबादत न करना। वबिलवालिदैनि एहसाना, और वालदैन के साथ एहसान करना। यहाँ से सबक का आगाज़ होता है। अल्लाह सुबहाना ताला ने ज़िंदगी गुजारने के बेहतरीन तरीक़े और नमूने हमारे सामने रखे कि हम इनके मुताबिक ज़िंदगी बसर करेंगे तो इंशाअल्लाह ताला हमारी ज़िंदगियों में खैर होगी, अल्लाह ताला की रज़ा हासिल होगी। तो तरतीब से देखते हैं एक एक लफ्ज़ को। कदा का लफ्ज़ फ़ैसला किया, उर्दू में भी ये लफ्ज़ हम बोलते हैं। मौत को लोग कज़ा कहते हैं, हतमी चीज़ होती है ना, डिसाइडेड थिंग, यानी ये अल्लाह का फ़ैसला है। कुरान पाक में बहुत सारे अहकामात हैं लेकिन हर हुक्म आम अंदाज़ में दिया जाता है, लेकिन जिस हुक्म के अंदर कोई ख़ास बात होती है उसको पेश करने का अंदाज़ भी मुख्तलिफ होता है, जैसा कि यहाँ दिखता है। कज़ा के लफ्ज़ ने ये बात बता दी कि ये अहम बात है, और इसी तरह रब्बू का, आपके रब ने, यहाँ लफ्ज़ रब का आना भी काबिले तवज्जो है, लेकिन रब के साथ रब्बू का अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ निस्बत कर दी गई कि आपके रब ने ये फ़ैसला किया है। ये हर चीज़ दूसरी चीज़ को मिला के इस हुक्म की अहमियत को वाज़े कर रही है कि परवरदिगार आपको बता रहा है कि ये फ़ैसला हो गया। क्या? अल्ला ताबुदू, ये कि न तुम इबादत करना, इल्ला इया, मगर उसी की। ये बिल्कुल वही अंदाज़ है, और ऐसा लगता है कि इस हुक्म का जवाब हम देते हैं इया का नाबुदू व इया का नस्तईन में। यहाँ क्या है? इल्ला इया, और वहाँ क्या है? इया का नाबुदू। रब्तमंद दोनों में एक ही अंदाज़ है, सिर्फ़ यू, सिर्फ़ तू, ओनली यू, सिर्फ़ आप की। अल्लाह ताला का हुक्म भी यही था। इससे क्या पता चलता है कि जब इंसान इया का नस्ताइन या इया का नाबुदू कहता है तो असल में अल्लाह ताला ही के इस हुक्म पे अमल कर रहा होता है। अल्लाह ताला का हक क्या है? कि इंसान उसी की इबादत करे, और इबादत की सारी जहतें, सारे तरीके रब के लिए ख़ास हों। ये नहीं कि नमाज रोज़ा तो रब के लिए और इताअत और बंदगी किसी और की, ये नहीं कि हज तो रब के नाम का और बंदगी नफ्स की या मुआशरे की या बिरादरी की या इर्द गिर्द वाले लोगों की। ऐसा नहीं लग रहा कि सबसे काट के आपको रब ने अपने साथ जोड़ लिया, और कहीं ना जाना, बस मेरी बात मानना, बस मेरा हुक्म मानना, जो मैं कहूँगा वही है ठीक बात। इतने खूबसूरत लफ्ज़ हैं कि इसको पढ़ते बस मुझे तो वही मिसरा याद आ रहा है कि दो आलम से करती है बेगाना दिल को। अजब चीज़ है लज्जत आशनाई, लोगों को पता ही नहीं हंगामों में और नफ्स की परस्तिश में वो चीज़ नहीं जो रब के साथ ताल्लुक़ जोड़ने में है। आज इंसानों का हाल क्या है? जिससे मरूब हुए उसको रब बना लिया, किसी के माल से मरूब हुए उसके आगे बिछने लगे, किसी की ताकत से मरूब हुए उसके आगे हाथ जोड़ने लगे। लोगों को बोलते हैं कि हम आपके परस्तार हैं। आपको पता है लफ्ज़ परस्तार का मानी क्या है? वर्शिपर, आई एम योर वर्शिपर। कितना आम लफ्ज़ है ना हमारे यहाँ, कल्चर की दुनिया में, फ़न की दुनिया में, फलां फलां का परस्तार है। और रब क्या कह रहा है कि तुम सिर्फ मेरे परस्तार बन जाओ, किसी को इला ना बनाना, मुझे बनाना। क्योंकि जब इंसान किसी का परस्तार बनता है ना, तो उसका मुती हो जाता है। कितना आम जुमला जो बोलते हैं, फलां पे मर मिटे, हम तो हर दूसरे पे मर मिटने को तैयार हैं, हालांकि जान दी रब ने, उसी के आगे जाएगी। ये नेमतें उसकी दी हुई, जब उसी के खिलाफ इस्तेमाल होती हैं, तो क्या ये बगावत नहीं? क्या ये अल्लाह के अजाबों को दावत देने वाली बात नहीं? तो हम सब के लिए इसमें अमल की यही बात है कि जिंदगी में तू ही तू, जो तू कहेगा वही मेरा फैसला। एक सवाल पैदा होता है कि अल्लाह ताला ने ये फैसला कब किया था? कज़ा लफ्ज़ को देखें तो माजी का सीगा है, किया कब था? तो इसका जवाब ये है कि अल्लाह ताला ने ये फ़ैसला उसी वक्त कर दिया था जब हज़रत आदम अलैहिस्सलाम को पैदा करके उनकी पुश्त से पैदा होने वाली तमाम रूहों को निकाल कर अपने सामने हाजिर किया। पूछा था, क्या मैं तुम्हारा रब नहीं हूँ? सबने कहा था, क्यों नहीं, हम इसका इकरार करते हैं। फिर अल्लाह ताला ने फरमाया, मैं ये इकरार तुमसे इसलिए ले रहा हूँ कि कहीं तुम कयामत के दिन यूं कहने लग जाओ कि शिर्क तो हमारे आबाओ अजदाद करते रहे और हम तो इससे बेखबर थे। इस सूरत अलनाम की आयत नंबर 172 से 173 है। उसी अहद का खुलासा इसे एक जुमले में आ गया कि अल्ला ताबुदु इल्ला इया, एक अल्लाह, अल्लाह के एक होने का यकीन, और साथ ही साथ उसके साथ किसी को शरीक नहीं करना। और फिर इंसानों की बात शुरू हुई तो फरमाया, वबिल वालिदैनि एहसाना, माँ बाप के साथ एहसान करो। हक की बात नहीं है, एहसान की बात है। सवाल पैदा होता है कि एहसान क्या होता है? एहसान हुसन से है। एहसान कहते हैं किसी को उसके हक से ज़्यादा देना। जो कोई तुम्हें देता है, तुम उससे ज़्यादा उसको दो, ये एहसान होता है। रब के साथ कैसा मामला? बंदगी का। माँ बाप के साथ कैसा मामला? एहसान का। दोनों का फ़र्क भी याद रखिएगा। बंदगी माँ बाप की नहीं, इतात माँ बाप की नहीं। हाँ, बात रब की माननी है, खिदमत माँ बाप की करनी है। अब देखिए कि बहुत वाज़े बात है ना, हर एक को उसकी जगह दे दी। इसी वजह से अब देखिए कि अल्लाह ताला ने जो तौहीद की बात कही है ना, अगर हम इसको थोड़ा सा एक एंगल से और देखें, यानी हर दौर में अल्लाह को झुठलाने वाले भी रहे, दहरिये, एथियस्ट, नेचर को मानने वाले भी रहे, कोई किसी मज़हब के पैरोकार, कोई किसी के, लेकिन अल्लाह को मानते थे। बहुत थोड़े लोग हैं जो अल्लाह के वजूद का इनकार करें, लेकिन हर दौर में तौहीद वाले लोग मौजूद रहे, कोई माने के ना माने। लेकिन गलती कहाँ खाते हैं? जहाँ बात मानने की बात आती है। और बास लोग अपने आप को मोमिन कहलाने वाले भी मुशरिक हो जाते हैं। वमा यूमिनु अक्सरुहुम बिल्लाही इल्ला वहुम मुशरिकून, सूरह यूसुफ की आयत है, आखिरी रुकू है गालिबन, कि कितने ही हैं जो अल्लाह पर ईमान लाते हैं लेकिन वो असल में मुशरिक हैं। तो इससे क्या पता चलता है कि बाज़ दफ़ा इंसान अपने आप को तौहीद वाला समझने के बावजूद भी मुशरिक हो जाता है, اللہ تعالی ہمیں اس سے محفوظ رکھے. دوسری بات, اگر ہم دیکھیں ماں باپ کے ساتھ احسان کی, تو آپ دیکھیے کہ قرآن پاک میں بار بار اس کا تذکرہ ہے. اور عموماً اللہ تعالیٰ کے بعد ان کا ذکر آتا ہے. بہت ساری صحیح احادیث میں بھی اس کا ذکر ملتا ہے, اللہ تعالیٰ کے بعد جس کا حق ہے وہ رب کا حق ہے. صحیح بخاری کی ایک روایت میں آتا ہے کہ اللہ تعالیٰ نے تم پر والدین کی نافرمانی کو حرام قرار دیا. عقوق الوالدین کہتے ہیں اس کو, جیسے حقوق ہے نا, بس اس کا اپوزٹ کر لیں عین سے, عقوق نافرمانی کرنا, ہر وہ فعل جس سے والدین کو ذہنی اور روحانی اذیت پہنچے. مثلا والدین کی طرف توجہ نہ دینا, خاص طور پہ جب کہ وہ بوڑھے ہوں اور توجہ کے محتاج ہوں, یہ سب چیزیں نافرمانی کے ضمن میں آتی ہیں. یعنی خاص طور پہ حد سے بڑھنا, جتنی کو کرے گا اتنی ہی زیادہ نافرمانی ہو جائے گی. اسلام کا یہ حسن ہے کہ اس نے ماں باپ کے حق کی بات بتائی, اور یہ اللہ کا احسان ہے کہ وہ پہلے بات بتا دیتا ہے پھر اس پہ پکڑتا ہے یا اس کا حساب لیتا ہے. ایسا بھی ہو سکتا تھا کہ اللہ تعالیٰ نہ بتاتے اور پھر اچانک پکڑ لیتے. اور یہاں بات ہوئی ہے خاص طور پہ ان کے بڑھاپے کی. اما یبلغن عندک الکبر, اگر یہ تمہارے پاس بڑھاپے کو پہنچ جائیں, احدہما دونوں میں سے کوئی ایک, یا پھر او کلاہما دونوں ہی. کیا مطلب ہے کہ بوڑھے ہونے تک یا تو دونوں ہی زندہ رہیں یا ایک زندہ رہے اور ایک فوت ہو جائے. لیکن زیادہ معاملہ یہاں بڑھاپے کے ساتھ ہے. جب بوڑھے ہوں گے اس وقت ان کے ساتھ تمہارا کیا معاملہ ہونا چاہیے, کہ فلا تکل لہما افن, ان کو اف نہ کہو, اف نہ کہو, اور ان کو جھڑکو نہیں, ان کو ڈانٹو نہیں. کیونکہ عموماً اس عمر میں انسان کا ٹیمپرامنٹ لوز ہو جاتا ہے, وہ برداشت نہیں کر سکتا, اس کو بات بے بات پہ غصہ آنے لگتا ہے. اور یہ وہ وقت ہوتے ہیں کہ جس وقت پھر انسان برداشت واقعی نہیں کر سکتا. تو فرمایا کہ اس وقت کے آنے سے پہلے ہی تم, یعنی اگر وہ وقت آ چکا ہے تو تم ان کی نافرمانی سے اپنے آپ کو بچا لو. آج بھی اگر انسان ان باتوں پہ عمل کرے تو وہی امن اور چین ہو سکتا ہے کہ جو واقعی اللہ سبحانہ تعالیٰ نے اس دنیا میں چاہا تھا. جب تک اولادیں ماں باپ کی فرما بردار تھیں, ماں باپ کو یہ حق ملتے تھے, دنیا میں امن اور چین تھا. آج جب ہم نے ترتیب بدل دی اور ترجیحات بدل گئیں, ایک وقت یہ تھا کہ بچوں کو اس بات کی فکر ہوتی تھی کہ ماں باپ کو خوش کرنا ہے, آج اس کی الٹ کہانی ہے. آج عموماً ماں باپ بچوں کی فکر میں گھلتے رہتے ہیں کہ وہ ہم سے خوش رہیں. ٹیک کیئر کرنے کا انداز دیکھ لیجئے, سب کچھ دیکھ لیجئے, سبھی کچھ ایسے لگتا ہے کہ اپ سائڈ ڈاؤن ہو گیا. نسلوں کی نسلیں بگڑ رہی ہیں, بڑے چھوٹے کا لحاظ نہیں. تو پھر جو ہم اپنے سامنے کریں گے وہی ہمارے بعد دکھ ہوگا. سوال پیدا ہوتا ہے کہ ماں باپ کے یہ حقوق اولادیں پورے کیوں نہیں کرتی؟ کیا اس میں ماں باپ کا بھی کوئی قصور ہے؟ میں تو اس پہ یہی کہوں گی کہ جب ہم اپنی اولادوں کو رب سے کاٹ دیتے ہیں نا, تو وہ ہم سے کٹ جاتے ہیں. وہ ماں باپ جو شروع سے بچوں کو شعور کے ساتھ پالتے ہیں اور اللہ تعالیٰ کے دین سے جوڑے رکھتے ہیں, اس کتاب سے جوڑتے ہیں, ان کے بچے ان کی بات مانتے ہیں, پھر ان کی آنکھوں کی ٹھنڈک بنتے ہیں. لیکن جب ہم اللہ کے حق نہیں دلواتے تو ہمیں ہمارے حق بھی نہیں ملتے. سچ ہے نا؟ آج کا دور ہے سیلف پروجیکشن کا دور. تم اہم ہو, تم برابر کے ہو. ماں باپ ہاتھ نہیں اٹھا سکتے, ڈانٹ نہیں سکتے. بچوں کو پتہ ہے کہ اب ذرا ماں باپ نے اونچی نیچی بات کی تو ہم بات آگے پہنچا دیں گے. نتیجہ کیا ہوا کہ اولادیں برابری پہ آ گئیں. یہاں بالوالدین احسانہ میں کیا بتا دیا؟ برابری نہ کرو. ان کے مقابلے نہ کرو، اپنے آپ کو ایسا نہ محسوس کرو کہ تم ان کے ساتھ اپنا معاملہ ایسا کرو کہ جیسے جو وہ میرے ساتھ کریں گے وہی میں ان کے ساتھ کروں گا، ایسا نہ کرو، بلکہ احسان کا معاملہ رکھو۔ پھر آپ دیکھیں یہاں بڑھاپے کی بات اس لیے بھی کی کیونکہ اس سے پہلے تو ماں باپ ہی احسان کرتے رہتے ہیں، اب بوڑھے ہو گئے تو اب تم بھی احسان کر لو۔ فلا تکل لہما افن، ان کو اف نہ کہو، ناگواری کا احساس نہ دلاؤ، ان کی ناقابل برداشت باتوں پہ اف تک نہیں کہہ سکتے۔ ولا تنہر ہما، اور ان کو جھڑکو نہیں۔ اس سے کیا لگتا ہے کہ واقعی پھر ماں باپ کو جھڑکا جاتا ہے؟ پاسیبل ہے، تبھی تو یہ بات کہی گئی نا، اگر ایسا نہ ہوتا تو کوئی اس حکم کی ضرورت نہیں تھی۔ اسے پتہ چلتا ہے کہ کچھ نافرمان ماں باپ کو جھڑکتے بھی ہیں۔ تن ہر، نون ہارا سے لا تفعل، وکل لہما قولا کریما، اور ان کے لیے نرم بات کرو، کریم بات کرو، سافٹ بات کرو، بات کرنے کی نوبت آئے تو پیار سے بات کرو، ادب سے بات کرو۔ وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ، اور جھکا لو ان دونوں کے لیے بازو ذلت کا۔ جناح کا لفظ جو ہے اس کی جمع اجنحہ ہوتی ہے، پرندے کے پروں کو کہتے ہیں، یہاں استعارتاً استعمال ہوا ہے، یعنی ادھار کے طور پہ استعمال ہوا ہے، جہاں انسان کے پر نہیں ہوتے لیکن پرندے کے پروں سے تشبیہ دی گئی۔ الذلی، ذل نرم چیز کو کہتے ہیں، ذال لام لام سے، اردو میں ہم اس کو ذلت کہتے ہیں۔ ذلت دو طرح کی ہوتی ہے، ایک وہ ذلت جو ذلیل کرتی ہے اور دوسری وہ ذلت ہوتی ہے جو بلند کرتی ہے۔ اللہ تعالیٰ فرماتے ہیں وہ ذلت اختیار کرو جو اڑا کر تمہیں اللہ کی رضا کے قریب کر دے، اپنے آپ کو جھکاؤ تاکہ ان کو سہارا دو۔ آپ دیکھیے کہ بوڑھے ماں باپ کو اکثر سہارا دینے کے لیے تھوڑا سا جھکنا پڑتا ہے، کندھے پہ ہاتھ رکھوانے کے لیے جھکنا پڑتا ہے نا، تم جھکاؤ اپنے آپ کو، نیچے کرو ان کے۔ آپ دیکھیے کہ جو اولاد عاجز مزاج نہیں ہوتی نا تو ماں باپ اس کا سہارا بھی نہیں لیتے، وہ خود ہی رینگ رینگ کے چلنا پسند کرتے ہیں لیکن اس اولاد کو اس نیکی کا موقع نہیں دیتے۔ یہ ایسے جیسے دنیا میں حق دلوانا، انہوں نے ساری زندگی تمہارے لیے کیا، اب کچھ دن ان کے ہیں تم بھی کر لو، انہوں نے تو بہت دیر کیا تم کچھ وقت ہی کر لو۔ وَقُلْ رَبِّ ارْحَمْهُمَا كَمَا رَبَّيَانِي صَغِيرًا، اور ان کے حق میں دعا مانگو کہ اللہ ان دونوں پہ رحم کر جیسے کہ انہوں نے مجھ پہ رحم کیا تھا جب میں چھوٹا تھا۔ یہاں تک احسان کی بات پوری ہوتی ہے۔ سوال پیدا ہوتا ہے کہ احسان کیسے کیا جائے، اس کی کوئی کیفیت ہوگی، کوئی خاص انداز؟ تو آپ دیکھیے کہ ان کے لیے پہلی بات ہے شکر گزاری کا جذبہ ہو دل میں۔ دل میں شکر گزاری آتی ہے تو ہمارے ایکشن سے بھی دکھتی ہے۔ پھر اسی طرح ان کے ساتھ ادب سے بات کرنا، ان کو خوش رکھنے کا خیال کرنا، ان کو وقت دینا۔ صرف ضروریات کا خیال رکھنا ماں باپ کا حق نہیں ہوتا، کیونکہ بچپن میں صرف انہوں نے ہماری ضرورتیں نہیں پوری کیں، ہمیں محبت بھی دی، افیکشن، لو، کیئر۔ بعض اولادیں یہ سوچتی ہیں کہ ہم پیسے بھیج دیتے ہیں تو بس ٹھیک ہے، تو بچپن میں اگر ماں باپ بھی ہمیں بس کھانا پانی دودھ بھیج دیتے اور ختم، کیسے پیار سے وہ گود میں لیتے ہیں، کیسے وہ انگلی پکڑ کے چلنا سکھاتے ہیں۔ دنیا میں جانے کے فوراً بعد پھر یہی حالات شروع ہو جاتے ہیں، یعنی جب انسان کے ماں باپ بوڑھے ہوتے ہیں اور خود جوان ہوتا ہے تو ترجیحات بدل جاتی ہیں۔ ایک دفعہ کسی نے مجھے بڑی اچھی ای میل بھیجی تھی، اس میں حالانکہ ایسی پکچرز تھیں لیکن اس کا تھیم بڑا خوبصورت تھا کہ ایک بچہ اپنے ماں باپ کے بارے میں کیا سوچتا ہے۔ तो उन्होंने बिल्कुल डे वन से बताया हुआ था, और हर स्लाइड पे बच्चे के बचपन के साथ नीचे कोटेशन थी। पहले दिन ये था, ओ माई पेरेंट्स आर लाइक दिस, यानी शुरू में बच्चा बहुत डिपेंडेंट होता है ना, तो वो उनके बगैर जी नहीं सकता। फिर थोड़ा सा और बड़ा होता है तो उसको ऐसे फील होता है कि मतलब मेरे माँ बाप जो हैं वो ज़रूरतें मेरी पूरी करेंगे। इस तरह वक्त के साथ साथ बच्चों की डिमांड्स बढ़ती जाती है ना, और फिर जवान होते हैं, बड़े होते हैं, और एंड पे लिखा हुआ था कि जब बाप बूढ़ा हो जाता है, बच्चा जवान है, तो फिर उसको अपना बाप एक बेवकूफ़ इंसान दिखता है। यानी ये बिल्कुल उससे ऑपोजिट है जो शुरू में हाल होता है। देखा जाए तो प्रैक्टिकल लाइफ में ऐसे ही होता है। इस्लाम ने कितनी प्यारी तरबियत करवाई। आज वो माँ बाप जो अपने बच्चों को दीन से जोड़ते हैं, तो फिर वो उसका फल दुनिया में ही पा लेते हैं। उनकी औलादें दुनिया में फिर माँ बाप के हक़ अदा करने की कोशिश करती हैं, और उनके जाने के बाद भी। माँ बाप के साथ एहसान सिर्फ ज़िंदगी में नहीं होता, उनके जाने के बाद भी होगा। उनका नमाज़ जनाज़ा पढ़ना, कफन दफन में ख्याल करना, उनका कर्ज़ अदा करना, उनके रिश्तेदारों से मिलना, उनके दोस्तों का इकराम करना, उनके वादों को पूरा करना, उनके छुटे हुए रोज़ों को रखना, हज उनकी तरफ से करना, सदका खैरात करना, कितना अजीब रिश्ता है ना, दुनिया में आने से पहले शुरू हो जाता है और दुनिया से जाने के बाद भी ख़त्म नहीं होता। अब इन सारी बातों को सुन के बाज़ वो लोग परेशान हो जाते हैं जो पूरी कोशिश तो करते हैं माँ बाप को खुश करने की, लेकिन किसी भी वजह से माँ बाप खुश नहीं होते। तबीयत का फ़र्क हो सकता है, सोच का फ़र्क हो सकता है, माहौल का फ़र्क हो सकता है। तो उसका जवाब अगली आयतों में दिया गया, रब्बुकुम आलमु बिमा फी नफूसिकुम, जो कुछ तुम्हारे दिलों में है इसे तुम्हारा रब बखूबी जानता है। इन तकूनु सालिहीन, अगर तुम नेक हो तो, फइन्नहू कान लिल अव्वाबीन गफूरा, अगर तुम नेक हो तो वो रुजू करने वालों को बख्शने वाला है। इस आयत में उस औलाद की रियायत की गई है जो कोशिश करते हैं माँ बाप को खुश करने की, या उनकी खिदमत करना चाहते हैं लेकिन कर नहीं पाते, मौका नहीं मिलता। हर एक को तो मौका मिलता भी नहीं है ना, तो फिर अल्लाह ताला माफ़ कर देते हैं। बाज़ बच्चे बड़ी नेक नियति से वालदैन की खिदमत करते हैं, उनसे बेहतर सलूक करते हैं, वो खुश हो ना हो अल्लाह खुश हो जाता है उनसे। इसलिए दिल की खुशी से खिदमत करनी चाहिए। यहाँ उन लोगों का फ़र्क भी बता दिया जो दुनियादारी के लिए करते हैं, और कौन है जो अल्लाह को खुश करने के लिए करते हैं। यानी जिस दिल से तुम उनकी खिदमत करोगे, उनकी बात मानोगे, उतना ही तुम्हारे साथ अल्लाह का मामला अच्छा होगा। अव्वाबीन, अव्वाब की जमा, रुजू करने वाला, जैसे मुनीब होता है ना, वो यही लफ्ज़ है, उनीब, मैं रुजू करता हूँ। यानी बहुत झुक के साथ इंसान खिदमत करने का इरादा करता है। यहाँ पे वालदैन के साथ ताल्लुक़ का जो टॉपिक है ये पूरा होता है। चंद रिवायतें सिर्फ आपके सामने रखूँगी ताकि अंदाज़ा हो जाए कि ये कितना बड़ा अमल है कि इंसान अपने माँ बाप की खुशी का ख्याल रखे। इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि मैंने आपसे पूछा है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह को सबसे ज़्यादा अमल कौन सा पसंद है? फरमाया, नमाज की बरवक्त अदायगी। मैंने पूछा है फिर कौन सा? फरमाया, माँ बाप के साथ अच्छा सलूक करना। पूछा फिर कौन सा? तो फरमाया, अल्लाह की राह में जिहाद करना। ये सही बुखारी की रिवायत है। इसी तरह एक और रिवायत में हज़रत अबू हुरैरा ही से है, सही बुखारी की रिवायत है ये। एक शख्स ने नबी सल्लम से पूछा, मेरे बेहतर सलूक का सबसे ज़्यादा मुस्तहिक कौन है? फरमाया, तेरी माँ। इसने कहा फिर कौन? फरमाया, तेरी माँ। इसने फिर पूछा फिर कौन? फरमाया, तेरी माँ। उसने चौथी बार पूछा फिर कौन? तो आपने फरमाया, तेरा बाप। ये सही बुखारी की रिवायत है। एक और रिवायत सही बुखारी में ही है, अब्दुल्ला बिन उमर रज़ी अल्लाह तआला अन्हो से। آپ نے فرمایا، سب سے بڑا گناہ یہ ہے کہ آدمی اپنے ماں باپ کو گالی دے۔ لوگوں نے کہا، اللہ کے رسول، بھلا کون ماں باپ کو گالی دیتا ہے؟ فرمایا، ماں باپ کو گالی دینا یوں ہے کہ ایک آدمی دوسرے کے باپ یا ماں کو گالی دیتا ہے تو وہ جواب میں اس کے باپ یا ماں کو گالی دیتا ہے۔ اللہ اکبر۔ کسی کے ساتھ برا کر کے انسان کبھی خیر نہیں پاتا، اپنے ماں باپ تک اس برائی کو لے جاتا ہے۔ اسی طرح ایک اور روایت ہے، صحیح بخاری ہی کی یہ روایت ہے، ایک دفعہ صحابہ کرام سے نبی صلی اللہ علیہ وسلم نے فرمایا، کیا میں تمہیں بڑے بڑے گناہوں سے خبردار نہ کر دوں؟ ہم نے کہا، ضرور بتائیے اللہ کے رسول۔ آپ نے فرمایا، اللہ کے ساتھ کسی کو شریک کرنا، پھر عقوق الوالدین، والدین کی نافرمانی، جھوٹ بولنا، جھوٹی گواہی دینا، سن لو، جھوٹ بولنا اور جھوٹی گواہی دینا برابر ہے۔ آپ یہی فرماتے رہے، میں سمجھا کہ آپ چپ ہی نہ ہوں گے۔ صحیح بخاری کی روایت ہے یہ بھی، اسی طرح وہ معروف روایت بھی آپ نے سنی ہوگی صحیح بخاری کی، عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ سے، کہ ایک شخص نے آپ سے عرض کی کہ میں جہاد پہ جانا چاہتا ہوں۔ آپ نے اس سے پوچھا، تمہارے والدین زندہ ہیں؟ کہنے لگا، جی ہاں۔ تو آپ نے فرمایا، انہی کی خدمت کر، یہی تیرا جہاد ہے۔ ایون ماں باپ نان مسلم بھی ہوں تو ان کی خدمت کی جائے گی۔ بعض دفعہ یہ مسئلہ اٹھتا ہے کہ لوگ جب کنورٹ ہو جاتے ہیں اور ان کے ماں باپ نان مسلم ہوتے ہیں تو ان کے لیے کیا حکم ہے؟ اس کے بارے میں بھی یہی حکم ہے کہ ان کی خدمت کی جائے گی، ان کا خیال رکھا جائے گا، لیکن بات نہیں مانی جائے گی۔ کہ بھی ہمیں دلیل صحیح بخاری ہی سے ملتی ہے، حضرت اسمہ بنت ابی بکر سے، کہتی ہیں کہ میرے پاس میری ماں مدینہ میں آئی اور وہ کافرہ تھیں۔ میں نے آپ سے پوچھا کہ اللہ کے رسول، کیا میں اس سے صلہ رحمی کروں؟ آپ نے فرمایا، ضرور۔ تو لہٰذا ہم سب اپنے عمل کو دیکھیں، کیسا ہمارا اپنے ماں باپ کے ساتھ معاملہ ہے، کیا تعلق ہے اور کس طریقے سے ہم ان کے ساتھ جیتے ہیں، کیونکہ یہ اتنا اہم ایشو ہے کہ اس کے ساتھ اگر ہم اپنے آپ کو جوڑ لیتے ہیں تو دنیا میں بھی عزت ملتی ہے، ماں باپ کے ساتھ اچھا کرنے والے کو دنیا میں بھی خیر ملتی ہے۔ اور ایک روایت میں آتا ہے کہ کچھ گناہ ایسے ہیں کہ جس کی پکڑ کے لیے اللہ تعالیٰ آخرت کا انتظار نہیں کرتا، بلکہ دنیا میں پکڑ لیتا ہے، اور اس میں ایک چیز ماں باپ کے ساتھ برا سلوک ہے۔ اللہ تعالیٰ ہم سب کو محفوظ رکھے۔ 10 سیکنڈ تک تدبر کریں اس بات پہ، اپنے ماں باپ کے ساتھ جو معاملہ کیا ہے، آج کر رہے ہیں، وہ ہیں کہ نہیں ہیں۔ بڑی محبت سے کہیے کہ رب ارحمہما کما ربیانی صغیرہ، رب ارحمہما کما ربیانی صغیرہ، رب ارحمہما کما ربیانی صغیرہ، رب ارحمہما کما ربیانی صغیرہ۔